यसरी बाह्रै मास बाह्रै महिना र चैतमा जहाँ खडेरी पर्छ त्यस्तो बेला पनि पानी बगिरहने पर्याप्त पानीको मुहान भएको तम्गासको चारी खोलामा छौँ आज हामी। चारी खोलाको यस शिवालय मन्दिर भन्न बित्तिकै तम्गासको सबैभन्दा पुरानो र ऐतिहासिक मन्दिर मानिन्छ। यति हुँदाहुँदै पनि यस स्थानको सरसफाइ हुन सकिरहेको थिएन। केही दिन अघिसम्म यस चारी खोलाको झाडीमा गाँजा खाने युवाहरू र अन्य विभिन्न प्रविधिका युवा युवतीहरू पनि यहाँ लुकेको देखिन्थ्यो र स्थानीय वासीलाई लाजको मर्नु हुनेसम्मको दृश्य पनि यहाँ देख्न पाइन्थ्यो। र विशेष गरी यहाँ त्यस्ता युवा युवतीहरूको जमघटले अथवा लुकाईले यस चारी खोलाका ससाना भाइ बहिनीहरू कतै उनीहरू जस्तै बिग्रिने हुन् कि भन्ने चिन्ता पनि यहाँका अभिभावकहरूलाई हुने गर्दथ्यो। सायद त्यही चिन्ताले गर्दा होला चारी खोलाका महिलाहरू एकजुट भएर यो झाडी फाँड्ने र यस धारा वरिपरि र शिवालय मन्दिर वरिपरि सफा राख्ने सक्रियता देखाउनु भयो। यही सक्रियता र उहाँहरूको यस सकारात्मक कदमलाई प्रोत्साहन स्वरूप हामी स्थलगत रिपोर्टमा छौँ र अब हामी ढिलै नगरी यहाँ आयोजित यस कार्यक्रमलाई जोड्न चाहन्छौँ। यहाँ हामी आज यस क्षेत्रको चारी खोला क्षेत्रको सरसफाइका लागि महिलाहरूले गरेको प्रयासलाई प्रोत्साहन स्वरूप पियत खाने पानीले आर्थिक सहयोगमा तयार गरिएको बोर्डको उद्घाटन कार्यक्रमको लागि उपस्थित छौँ। हाम्रो कार्यक्रम धेरै ठुलो छैन तर पनि छोटो मिठो होस् भन्ने चाहन्छौँ। यसका लागि औपचारिक रूप दिनको लागि कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुन यस नागरिक केन्द्रका संयोजक श्री मुना गोरालाई हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन बृहत खाने पानी समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठजीलाई हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन बृहत खाने पानी समितिका सदस्य जङ्गबहादुर कुमारजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन हामीले यस तम्गास छका वडा नागरिक मञ्च संयोजकलाई पनि राखेका थियौँ, उहाँ उपस्थित हुनुभएको छैन। तसर्थ वडा नागरिक मञ्च तम्गास सातका संयोजक श्री छवि पाण्डेजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी स्थानीय समाजसेवी श्री नारायण बरालाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी पत्रकार प्रेम सुनारजीलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन। त्यसै गरी स्थानीय वासी गोविन्द सुनारजीलाई अतिथिको आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। यसै गरी स्थानीय वासी भीम विश्वकर्माज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। साथै वीरबहादुर विश्वकर्माज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। साथै हाम्रा सम्पूर्ण सदस्यज्यूहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो आसन ग्रहणको कार्यक्रमलाई यहीँ थाती राख्दै अब यस कार्यक्रममा उपस्थित अतिथिगणहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गरिदिनु हुन यस सचेतना केन्द्रका सदस्य जुना विश्वकर्माजीलाई हार्दिक अनुरोध गर्दछु। नमस्कार। आजको यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, वडा नागरिक मञ्च वार्ड नम्बर सातका संयोजकज्यू, बृहत खाने पानी थाल्नुभएका पदाधिकारीज्यूहरू र अन्य अतिथिज्यू, पत्रकारज्यू लगायत सम्पूर्ण हाम्रा उपस्थिति, आज मलाई हाम्रो यस मुहान सरसफाई कार्यक्रम वृक्षारोपण फुलरोपण सम्बन्धी यस सार्वजनिक स्थलमा सरसफाई कार्यक्रम लगायत सम्पूर्ण कामहरू गरिरहेका छौँ। यस नागरिक सचेतना केन्द्रले धेरै कामहरू गर्न सफल भएका छौँ। हाम्रो तर्फबाट उहाँको मूल्याङ्कनले अब के देखाउँछ त्यो अब बुझ्न हामीलाई जरुरी छ। र हाम्रो यस कार्यक्रमलाई आज हाम्रो सरसफाई बोर्डको उद्घाटनमा स्वागत मन्तव्य राख्न दिनुभएकोमा पनि कार्यक्रम सञ्चालकजीलाई धन्यवाद दिन्छु। र हाम्रो आजका अतिथि सबैलाई निम्ता गरेर सबै उपस्थिति हुन सक्नुभएको छैन, कता कता दुःख पनि लागेको छ हामीलाई। यसै गरी हाम्रो यस चारी खोला सार्वजनिक स्थलमा मुहान ट्याङ्की वरिपरिको सार्वजनिक स्थलमा सरसफाई कार्यक्रम भइरहेको छ र यसमा सरसफाइ गर्दा पनि जति गऱ्यो हाम्रो यो सरसफाइलाई गरेर पनि गरे जस्तो देख्न सकिन्न। दुई चार दिनलाई हुन्छ त्यसको संरक्षण पनि हुन सकेको छैन। यसभित्र जति सरसफाइ हामीले गरेका छौँ त्यसको तारबारको पनि त्यति व्यवस्था हुन सकेन। हामी महिला समूह जुटेर यस सरसफाइ कार्यक्रमलाई जति निरन्तरता दिएका छौँ त्यति व्यवस्था हुन सकेको छैन। र अब यस स्वागत मन्तव्यमै मैले दुई चार कुरा जोड्न चाहे। हाम्रो यस घरमाथिका रुखहरू यो गाउँ परिषदबाट गाविसमा निवेदन दिँदा पनि खै सुनाइ पनि भएको त्यति जानकारी चाहेनौँ हामी। यसको लागि पनि यहाँबाटै केही सूचना चाहिँ जाओस् भन्ने आशा राखेका छौँ। एकदमै हामीलाई यो यसको सबै यो सार्वजनिक स्थलमा एकदमै झाडी थियो, त्यसको लागि हामीलाई धेरै हाम्रो छोराछोरी भाइ बहिनीहरूलाई सबैलाई यहाँ एकदमै असर पुगिरहेको थियो। त्यसपछि हामीले के सोच्यौँ भने हाम्रो अब अन्यत्र ठाउँबाट आएका अहिलेका युवाहरूले यहाँ अन्यत्र दुर्घ सेवनहरू गर्दाखेरि हाम्रो छोराछोरीले सिकेर कतै पो केही उस हुने कि भनेर हामीले यस वरिपरि सरसफाइ कार्यक्रम राखेका छौँ। र पनि घरमाथि अझै त्यो झुडियान यतातिरको लाइनमा त्यो झुडियानहरू बुटाहरू एक त घरलाई समस्या परिरहेको छ, त्यसमाथि पनि नभएर अब अन्यत्र मान्छेहरूले यतातिर धेरै उस भएको भएर हाम्रो छोराछोरीलाई पनि कसरी नराम्रोतिर लाग्छन् कि भन्ने हामीलाई धेरै त्यस्तै त्यस्तै उ छ, डर लागिरहेको छ। यतातिर त हामीले सकभर अब झाडीले कसरी त्यसलाई अलि निराकरण गर्न सकिन्छ त यहाँहरूबाटै अब त्यो कुरा पनि मैले सुनाउन चाहन्छु। हामीले अब वडा नागरिक मञ्चबाटै पनि गाउँ परिषदमा कुरा राख्दाखेरि हुन्छ गाविसलाई निवेदन दिनुहोस् भनेर हामीले गाविसलाई दिएर पनि त्यसको सुनाइ चाहिँ भएको छैन। व्यवस्था गर्नको लागि अब अहिलेसम्म हामीले यति सरसफाइ गरेका छौँ, अब सहयोग चाहिँ खासै कतैबाट पनि अलि आएको छैन। यो नागरिक सचेतना केन्द्रबाट एउटा हामीले च्याउ खेती भनेर गरेका छौँ, त्यो च्याउ खेतीलाई पोहोर सालको उसमा हामीलाई नि शुल्क भनौँ अब हाम्रो लगानी भएन, त्यसबाट हामीलाई बिउ उत्पादन भएको थियो। त्यहाँबाट हामीले च्याउ खेती गऱ्यौँ, त्यसबाट हाम्रो लगभग 9-10 हजारको हाम्रो आम्दानी भएको थियो। त्यो आम्दानीबाट पनि अहिले हामीले फेरि त्यही आम्दानीबाट च्याउ खेती गरिरहेका छौँ, निरन्तर त्यसलाई दिएका छौँ। त्यस कस्तो आउँछ अब हेरौँ, सरहरूले पनि त्यहाँ गएर यसो हेरिदिन पनि सक्नु नभएसम्म भन्दै मेरो यो स्वागत मन्तव्यलाई यहीँ अन्त्य गर्दै म पनि बिदा हुन्छु। धन्यवाद जुना विश्वकर्मीलाई। अब यो वृहत खानेपानीको सहयोगमा तयार गरिएको बोर्डको उद्घाटन गरिदिनुमा आजका प्रमुख अतिथि विशेष अतिथि लगायत सम्पूर्ण अतिथिहरूलाई हार्दिक अनुरोध गर्छु। यस पछाडि हामीले कार्यक्रमलाई अत्यन्त छोटो बनाउने भन्ने सबैको राय पाएको हुनाले आफ्ना दुई चार भनाइहरू राख्दै राखिदिनु हुन आजका प्रमुख अतिथि भुवनप्रसाद श्रेष्ठ। आजको यस कार्यक्रमका आदरणीय सभापतिज्यू, आजको हाम्रो यस कार्यक्रममा विशेष अतिथिको रूपमा पाल्नुभएका विजय पङ्गास खानेपानी भक्ता समितिका आदरणीय सदस्यज्यू, वडा नागरिक मञ्च सात नम्बर वार्डका अध्यक्षज्यू, समाजसेवी महानुभावहरू, आजको यस कार्यक्रममा सहभागी पत्रकार मित्र र सम्पूर्ण यस नागरिक सचेतना केन्द्रका पदाधिकारीज्यूहरू, सदस्य दिदीबहिनीहरू, सबैमा सर्वप्रथम मैले आफ्नो व्यक्तिगत तर्फबाट र हाम्रो यस तमगास विगत खानेपानी उपभोक्ता समितिको तर्फबाट सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र पहिलो कुरा, यो नागरिक सचेतना केन्द्र यहाँका जुन चाहिँ दिदी बहिनीहरू जुटेर अत्यन्तै रचनात्मक कामको सुरुवात चाहिँ यहाँहरूले केही समय अगाडिदेखि गर्नुभएको छ र मैले विगत तमगास खानेपानी उपभोक्ता समितिको तर्फबाट सबै दिदी बहिनीहरूलाई मैले हार्दिक धन्यवाद दिन्छु र आभार व्यक्त गर्न चाहन्छु। र सबैभन्दा ठुलो कुरा, अहिले पछिल्लो समयमा यो सार्वजनिक जग्गाहरू खास गरेर चाहिँ यसरी खुल्ला जग्गाहरू अतिक्रमण गर्ने काम अत्यन्तै बढेको छ र एउटा कुरा, स्थानीय निकाय नभएको कारणले पनि जुन बेला गाउँ विकास समिति थियो, जनप्रतिनिधिहरूको एउटा चाहिँ स्थानीय सरकार थियो, त्यो बेला र अहिले चाहिँ धेरै ठुलो परिवर्तन हामी चाहिँ देखेका छौँ। किनभने विकास निर्माणका साना साना कामहरूमा जनताका प्रतिनिधिहरू त्यसमा चाहिँ सहभागी हुन्थे, उनीहरूले चाहिँ आधिकारिकता प्राप्त गरेका थिए र त्यो निकाय नहुँदाखेरि अहिले वास्तवमा सार्वजनिक ठाउँहरूमा चाहिँ फोहोर मैला र यसलाई चाहिँ यसको संरक्षणको अभाव अत्यन्तै चाहिँ बढेको हामीले चाहिँ देखेका छौँ। त्यसकारण मैले जुन नागरिक सचेतना केन्द्रको माध्यमबाट यहाँका स्थानीय दिदी बहिनीहरू जुन चाहिँ एकताबद्ध भएर जसरी तपाईँहरूले चाहिँ आफ्नो टोल आफ्नो चाहिँ छरछिमेक आफ्नो चाहिँ बाटोघाटो आफ्नो पन्ध्र यसलाई चाहिँ सफा गर्ने जुन एउटा चाहिँ अभियान भएको छ यो अत्यन्तै सकारात्मक पक्ष हो भन्ने जस्तो मलाई आफूले चाहिँ लाग्छ। र मैले यसभन्दा अगाडि पनि मलाई तपाईँहरूले चाहिँ बोलाउनु भएको थियो, त्यो बिचमा म आएको थिएँ र मैले के आग्रह गर्न चाहन्छु भनेदेखि सरसफाई भनेको वास्तवमा सभ्यताको प्रतीक हो। एउटा हामीले चाहिँ जुन ठाउँ जुन घर अलिकति चाहिँ सफा छ, जुन समाज जुन टोल चाहिँ अलिकति समाज छ सफा छ, त्यो चाहिँ वास्तवमा अन्य अरूको नजरमा अन्य अरूको दृष्टिमा एउटा सभ्यताको प्रतीक जस्तो त्यसले वास्तवमा चाहिँ आगन्तुकहरूलाई जो कोही मान्छे आउँदा पनि सरसफा भएको ठाउँ जलिक राम्रो मान्छे जाति मान्छे त्यस कारण तपाईँहरू खास गरेर चाहिँ महिलाहरू पानीसँग अझ बढी चाहिँ सम्बन्धित हुनु मलाई लाग्छ यहाँ चाहिँ पुरुषहरू आउने विभिन्न किसिमका दुर्व्यसनका कुराहरू पनि तपाईँहरूले चाहिँ गर्नुहोस् है स्वागत मन्तव्यका क्रममा आए अब चाहिँ बाहिरबाट अब धेरै ठाउँहरू मलाई लाग्दछ जस्तो हाम्रो यहाँ चाहिँ पदहरू हामीले चाहिँ तिन तिनवटा धारा चाहिँ बनाएका छौँ अब यस किसिमको ओपन स्पेस अब चाहिँ तमघासमा धेरै खत्तम भइसक्यो अभिसिद्धिसक्यो जुन जुन ठाउँमा चाहिँ धाराहरू छन् ती धाराहरू बासमा चाहिँ अत्यन्तै अव्यवस्थित अत्यन्तै फोहोरो त्यसलाई चाहिँ व्यवस्थित गर्न हामीले चाहिँ सकिएको छैन तर चाहिँ चारी खोलामा जुन धारा चाहिँ विगत तमघास खाने पानी र तपाईँहरूको सहयोगबाट चाहिँ भनेको छ अब यसको संरक्षण हामीले गर्न सकेनौँ भनेदेखि मन लाग्छ बाहिरको मान्छे आएर कसरी पनि संरक्षण गर्दैन त्यस कारण अब विगत तमघास हामी पनि लगाइराखेका छौँ तर हाम्रो मात्रै एकल प्रयासले चाहिँ सम्भव छैन किनभनेदेखि यो तपाईँहरूलाई जागरुक गराउने काम हाम्रो हो तर हामीले चाहिँ अहिलेसम्म त्यो कुराबाट पनि कतै हामी सिकेको हो कि हामीले बेला बेलामा सरसफाइ त गर्छौँ तर वास्तवमा हामीले आएर टाढाबाट गर्ने कुरालाई नजिकबाट स्वयं तपाईँहरू स्वत स्फूर्त एकताबद्ध भएर गर्ने काम अत्यन्तै चाहिँ फरक छ त्यस कारण मैले आजको यो दिनमा तपाईँहरूसँग के आग्रह गर्न चाहन्छु भनेदेखि तपाईँहरूले सङ्गठित भएर जुन यसलाई चाहिँ म्यानेज गर्ने काम चाहिँ गर्नुभएको छ त्यसको लागि विरत तमघास खाने पानीसँग यसभन्दा अगाडि हामीले मिटिङमा पनि कुरा चलेको थियो किनभनेदेखि त्यहाँ त दिदीबहिनीहरूले धेरै चाहिँ व्यवस्थित गर्नु खोज्नुभएको छ एउटा बोर्ड बनाउने कुरा यो चाहिँ हाम्रो सानो सहयोग मात्रै मैले आग्रह गर्न चाहन्छु यसलाई यही किसिमले तपाईँहरूको कामलाई चाहिँ निरन्तरता दिनुहोस् हामीले खानेपानी उपभोक्ता समितिको तर्फबाट तपाईँहरूको जुन चाहिँ माग एउटा चाहिँ निवेदन तपाईँहरूले चाहिँ दिनुहोला त्यो निवेदनलाई मैले चाहिँ खानेपानीको मिटिङमा चाहिँ मैले राख्नेछु र नियमित रूपमा तपाईँहरूलाई केही सहयोग खानेपानीको तर्फबाट गर्ने मैले आजको दिनमा चाहिँ तपाईँहरूलाई एउटा प्रतिबद्धता जारी गर्न चाहन्छु यस कलकल बगिरहेको चारी खोलाको पानी र यहाँको सबैभन्दा पुरानो ऐतिहासिक भगवती मन्दिर यसरी चारी खोलाका महिलाहरूले जुन सक्रियता देखाएर आज यो चारी खोलालाई उज्यालो एकदम सफा पार्नु भएको छ र यही बसिरहौँ भुलिरहौँ जस्तो पारिरहनु भएको छ यसका लागि यस चारी खोलाका विशेष गरेर यहाँ दलित बस्ती छ यो चारी खोलाका दलित महिलाहरूको यस अगुवाईलाई यस सक्रियतालाई रेडियो गुल्मी विशेष धन्यवाद दिन चाहन्छ र आज यस जग्गाको वातावरणीय प्रदूषण नियन्त्रण र सम्पदाको जुन संरक्षण गर्न जुन यस नागरिक सचेतना केन्द्र तमघास छ चारी खोलाले जुन सक्रियता देखाएको छ यस्तै सक्रियता यस्तै सृजनशील कार्यका लागि अन्य स्थानका महिलाहरूले पनि गर्नुहोस् साथै पुरुष सबैले गर्नुहोस् भन्दै अबदेखि रेडियो गुल्मीले यसरी नै स्थलगत रिपोर्ट तयार पार्नेछ विशुद्ध तपाईँहरूको आवाज बोल्नेछ र त्यस्तो कार्यक्रम गर्दै हुनुहुन्छ कुनै महिला समूह या अन्य युवा समूहले भने हामीलाई सूचित गर्नुहोला हामी यसरी नै तपाईँहरूको आवाज बोल्नेछौँ भन्दै यस समूहकी अध्यक्ष मुना विकको विचार शब्द राख्दै म प्रेम सुनार यो स्थलगत रिपोर्टबाट बिदा चाहन्छु रेडियो गुल्मी सुन्दै गर्नुहोला तपाईँहरूको आवाज हामी सधैँ बोली नै रहनेछौँ धन्यवाद धन्यवाद यस कार्यक्रमको औपचारिक समापन सभाध्यक्ष मुना विश्वकर्मालाई हार्दिक अनुरोध गर्दछु मेरो सबैलाई नमस्कार म मुना विश्वकर्मा घर नम्बर छ म यस नागरिक सचेतना केन्द्रकै अमेरिका अध्यक्ष भएको नाताले म विचार शब्द गइरहेको छु आजका कार्यक्रमको परम्परा पालन लगायत अतिथिहरूमा र पत्रकार जीवहरू नागरिक सचेतना केन्द्रका दिदी बहिनीहरूमा मेरो तर्फदेखि र समूहको तर्फदेखि पनि हामीले आज यो राख्ने कार्यक्रममा अरू भनाइता सुनाइ भन्ने भनिसक्नु भएको छ मैले चाहिँ भन्ने छैन दिदी बहिनीहरूले हामीले सबैले गरेको बुझेछौँ यहाँ देखिरहनु भएको छ र कतैबाट केही भएमा हामीलाई सहयोग गर्नुहुन्छ भन्ने आशा लागिरहेको छ र आजको यो छोटो मन्तव्य समापन आजको समापन गर्दै म सञ्चालक आजलाई